पनि सानो तिम्रै तस्बिर खिमाइरहन्छ म जुन ठाउँमा भए पनि सानो मेरो रूप रङ्गमा मनमा शिशका स्वाङ्गमा पनि सानो तिम्रै तस्बिर खिमाइरहन्छ म जुन ठाउँमा भए पनि सानो तिम्रै तस्बिर खिमाइरहन्छ म जुन ठाउँमा भए पनि सानो तारा तारा कहिले नि मर्दैन म बाँचु जेल फिर मान्नु पर्दैन टाढा टाढा गए पनि सानो तिम्रै तस्बिर राखी छ म जुन ठाउँमा भए पनि सानो कहिले नि मर्दैन म बाँचु जेल फिर मान्नु पर्दैन टाढा टाढा गए पनि सानो तिम्रै तस्बिर माइरहन्छ म जुन ठाउँमा भए पनि सानो तिम्रै तस्बिर माइरहन्छ म जुन ठाउँमा भए पनि सानो